अस्सलामु अलैकुम रहमतुल्लाह बरकातहू। असां अॼु पढ़ंदासूं सूरत रैद। रैद माना थंडर, थंडर 13 नंबर सूरत आहे मसहफ़ में। हिन में 43 आयतूं आहिनि, 6 रुकू आहिनि। ऐं हिन में इहे आहे अक्सर मकी सूरत आहे, पर पोइ के वरी चवंदा मदनी आयतूं आहिनि हिन में 31, 32, 42 आयत ऐं ॿियूं आयतूं के आहिनि जेके मदनी बि आहिनि। इन करे के वरी हिनखे मदनी सूरत लिखंदा आहिनि। बरहाल हिन में के अजीब व ग़रीब मज़मून आहिनि जेके ॿियनि हंधि क़ुर शरीफ़ में न आहिनि। हिन में हिकिड़ो त सिले रहमी यूटेरियन टाइज़ रिलेशनशिप्स जेके माइटी मिटी जा संग टोड़णु ऐं संग क़ाइमु रखणु, उन जो सवाबु ऐं उनजो अज़ाबु जेको आहे, मतिलबु जेको टोड़ींदो उनखे कहिड़ी तकलीफ़ थींदी, कहिड़ो अज़ाबु ईंदो। जेको क़ाइमु रखंदो माइटी मिठी दोस्ती अबाब जा रिश्ता जेके अलाह ताला हुकुम कया आहिनि, यूटेरियन टाइज़ जा, सिले रहमी जा। हिकिड़ी इहा ॻाल्हि अजब जहिड़ी हिन में आहे, जेका ॿियनि हंधि घणी न आहे। ॿी ॻाल्हि हिन में जे मिसाल हिकिड़ो अलाह सुभाणे ताला ॾिनो आहे, पंहिंजो जेका शइ इंसान ज़ाती फ़ाइदे वारी आहे उहा रहे थी, जेका फ़ाइदे वारी न आहे उहा ज़ाया थी वञे। उन जा ॿ मिसाल ॾिना आहिनि त पाणी मींहं थो पवे, पोइ पाणी किन किचिरो सभई हली वही थो वञे, पोइ साफ़ु पाणी हिकिड़े पासे थो थी वञे ऐं किनो गंद किचिरो जेको आहे ॿिए पासे थो थी वञे। ॿियो सोनारो जेको आहे सो उनखे सोन खे बाहि में थो विझे, पोइ मीण मेण फीणे गंद किचिरो जेको आहे सो ॿिए हिकिड़े पासे थी थो वञे ऐं पको सोन जेको आहे सो ॿिए पासे थी वञे। अहिड़े क़िस्म जा मिसाल आहिनि। ॿियूं बि हिन में अजब जहिड़ी हिकिड़ी आहे, मतिलबु त हिकिड़ी आयत आहे जेका त नेमत जेका अलाह जी आहे या इंस उहा अलाह ताला नथो बदिलाए। इन अलाह अला युग़ैर मां बि क़ौमिन हथा युग़ैर मां बि अनफसम। हाणे इहा आयत इन जी मफ़हूम वारी ॿी आयत सूरत जा पंहिंजो अनफाल में बि आहे। नियामत हिन हिते आहे त जेसि ताईं माण्हू पंहिंजे नफ़्स खे नथो बदिलाए तेसि ताईं उनखे अलाह ताला पाण नथो बदिलाए। ऐं हुते सूरत अनफाल में आहे त नियामत अलाह ताला जी नथो खसे जेसि ताईं हू पाण मतिलबु उनजो मुस्तहक़ नथो थिए वग़ैरह। त अहिड़े क़िस्म जूं अजीबो ग़रीब ॻाल्हियूं आहिनि हिन सूरत में ऐं तमामु सुहिणियूं। अलाह ताला छो अज़ाब नथो करे, छो जो अलाह तव्हांजे ज़ुल्म धरती ते पिया कयो उनजे बावजूदु तव्हांखे माफ़ु थो करे पियो, छो थो करे पियो। इहे ॻाल्हियूं सभई हिन में आहिनि सूरत में तमामु घणियूं 42, 43 आयतूं आहिनि जेके से पढ़ण जहिड़ियूं आहिनि। पाण खे सम्झण जी ॻाल्हि आहे, असां हींअर रुॻो पढ़ंदासूं इनशा अलामी मानाऊं पोइ वरी वेठा कंदासूं, पर रुॻो इशारो कंदासूं जेकॾहिं पई त أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ألف لام ميم را ان هڪڙي صورتو آهن جيڪا الف لام ميم ان هڪڙي صورتو آهن جيڪا الف لام را آهن پر هاڻي ٻه صورتو عجيب و غريب آهن. هڪڙي صورت آهي الف لام ميم صاد، هي صورت آهي الف لام ميم را. ميم باعث را آهي، हुन में अलफ़ मीम आहे त सवादु बि आहे। पोइ हाणे ॾिसो त हिनजो कहिड़ो मतिलबु आहे, अलाह ताला खे ख़बर आहे, पर कोशिशि करियो सम्झण जी छा ॻाल्हि आहे। औज़ बिल्लाह मिन शैतानिर्रजीम बिस्मिल्लाहिर्रहमानिर्रहीम अलिफ़ लाम मीम रा तिल्का आयातुल किताब वल्लज़ी उन्ज़िला इलैका मिन रब्बिकल हक़ वलाकिन अक्सरन नासि ला युमिनून الله الذي رفع السماوات بغير عمد ترونها ثم استوى على العرش وسخر الشمس والقمر كل يجري لأجل مسمى يدبر الأمر يفصل الآيات لعلكم بلقاء ربكم توقنون الله تعالى لقاءت ويقين اچه हिन जे लाइ आसमान ज़मीन ई ठाहे अथसि, तव्हांखे निशानियूं ॿुधायो अथसि। अलाह ताला वटि वञिणो आहे, हिसाबु थींदो, किताबु थींदो, जन्नत जहन्नम आहे, पनिशमेंट रिवार्ड आहे, इबास बादल मौत आहे। हिन ॻाल्हि खे जी ॻाल्हि आहे हिन सूरत में। الله الذي رفع السماوات بغير عمد ثم الله الذي رفع السماوات بغير عمد ترونها ثم استوى على العرش وسخر الشمس والقمر كل يجري لأجل مسمى يدبر الأمر يفصل الآيات لعلكم بلقاء ربكم توقنون وهو الذي مد الأرض وجعل فيها رواسي وأنهارا ومن كل الثمرات جعل فيها زوجين اثنين يغشي الليل النهار إن في ذلك لآيات لقوم يتفكرون وفي الأرض قطع متجاورات وجنات من أعناب وزرع ونخيل صنوان وغير صنوان صنوان وغير صنوان يسقى بماء واحد ونفضل بعضها على بعض في الأكل إن في ذلك لآيات لقوم يعقلون وإن تعجب فعجب قولهم أإذا كنا ترابا وإنا لفي خلق جديد أولئك الذين كفروا بربهم وأولئك الأغلال في أعناقهم وأولئك أصحاب النار هم فيها خالدون ويستعجلونك بالسيئة قبل الحسنة وقد خلت من قبله المثلات وإن ربك لذو مغفرة للناس على ظلمهم وإن ربك لشديد العقاب ويقول الذين كفروا لولا أنزل عليه آية من ربه إنما أنت منذر ولكل قوم حاد هر كان قوم هذه مكلوة هذه مهتدي مهدي من جو کو هدايت کرے رسول پیغمبر نبی من هاج مكلوة الله يعلم ما تحمل كل أنثى وما تغيد الأرحام وما تزداد وكل شيء عنده بمقدار عالم الغيب والشهادة الكبير المتعال سواء منكم من نصر القول ومن جهر به ومن هو مستخف بالليل وسارب بالنهار له مواقبات من بين يديه ومن خلفه يحفظونه من أمر الله إن الله لا يغير ما بقوم حتى يغيروا ما بأنفسهم وإذا أراد الله بقوم سوءا فلا مرد له وما لهم من دونه من وال والذي يريكم البرق خوفا وطمعا وينشئ السحاب الثقال ويسبح الرعد بحمده والملائكة من خيفته ويرسل الصواعق فيصيب بها من يشاء وهم يجادلون في الله وهو شديد المحال له دعوة الحق والذين يدعون من دونه لا يستجيبون لهم بشيء إلا كباسط كفيه إلى الماء ليبلغ أفاه وما هو ببالغه وما دعاء الكافرين إلا في دلال ولله يسجد من في السماوات والأرض طوعا وكرها وظلالهم بالغدو والآصال يعني آية سجدي دي سجدو Allahu Akbar, Subhana Bilala, Hamdi, Subhana Bilala, Hamdi, Subhana Bilala. اللهم كن من الصادقين لوجهك والمسبحين بحمدك اللهم إني أعوذ بك أن أكون من الجاهلين والمستكبرين في أمرك وفي أوليائك دعاء قربية قل من رب السماوات والأرض قل الله قل أفتخذتم من دونه أولياء لا يملكون لأنفسهم نفعا ولا ضرا قل هل يستوي الأعمى والبصير أم هل تستوي الظلمات والنور أم جعلوا لله شركاء خلقوا كخلقه فتشابه الخلق عليهم قل الله خالق كل شيء وهو الواحد القهار أنزل من السماء ماء فسالت أودية بقدرها فاحتمل السيد زبدا رابيا ومما يوقدون عليه في النار ابتغاء الهلية أو متاع زبد مثله كذلك يضرب الله الحق والباطل فأما الزبد فيذهب جفاء وأما ما ينفع الناس فيمكث في الأرض كذلك يضرب الله الأمثال يعني یہ مثال ہوا سونے جب پینے گندے کچرو ہیں پانی ہے ان جو صحیح نفع والی انسان ذات جے لائے جکا شے ان جو قائم رہن بے نفع جکا جے کو فائدہ کون ہے ڈینو سال کتے آئے کو فائدہ کون ہو انسان ذات کے فلانی فلانی شے میں جکے تھی ویوں ایکسٹنکٹ تھی ویوں انہیں جی ضرورت نہ ہوئی اللہ تعالیٰ کے دھرتی تے رہن جی یہ کرے جو بے فائدہ شے ہوں اللہ تعالیٰ ضائع کر چکا كذلك يضرب الله الأمثال للذين استجابوا لربهم الحسنى والذين لم يستجيبوا لو أن لهم ما في الأرض جميعا ومثله معه لافتدوا به أولئك لهم سوء الحساب ومأواهم جهنم وبئس المهاد فَمَن يَعْلَمْ أَنَّمَا أُنْزِلَ إِلَيْكَ مِنْ رَبِّكَ الْحَقُّ كَمَنْ هُوَ أَعْمَى إِنَّمَا يَتَذَكَّرُ أُولُو الْأَلْبَابِ الَّذِينَ يُوفُونَ بِعَهْدِ اللَّهِ وَلَا يَنْقُضُونَ الْمِيثَاقَ يعني مؤمنن جي تعريف آهي ان ۾ جيڪي يوٽيرين ٽائيز ۽ جيڪي وعدا پورا ڪن ٿا جيڪي اللہ کھانٹ جن تھا وغیرہ وغیرہ ان جو اللہ تعالیٰ تعریف تو کرے تھے فرمائے تو الذین یوفون بعہد اللہ پھر ان کا فرمائیں تھے جو کو ہی آئے ہیں جو کو ہی آئے سے کو بھئی ایک ذرا انصاف افمن یعلم انما انزل الیک من ربک الحق چا وہ جو کو سو ہن جڑو ہے اندھی جڑو ہے کمن ہوا اما انما یتذکر اولو الالباب نصیحت اهو وٹھندو جيڪو عقل وارو فهم وارو هوندو ان عقل ۽ فهم وارا ماڻهن جي انهن جي تعريف الله تعالى ڪري ٿو هاڻي واضح ڇا آهي الذين يوفون بعهد الله وعدا تو پورا ڪري جيڪا الله سان ڪيئين ولا ينقضون الميثاق ۽ ميثاق کي ٽوڙي نٿو والذين يصلون ما امر الله به ان يوصل ऐं जेके यूटेरियन टाइज़नि जो हुकुम अलाह ताला ॾिनो आहे उन्हनि खे क़ाइमु रखे थो तोड़े नथो वयक्षाओ न रब हुम ऐं अलाह ताला खां डिॼे थो वयखाफ़ू न सूअल हिसाब ऐं बुछड़े हिसाब खां डिॼे थो जिन अलाह ताला वटि साम्हूं मथां बुछड़ो थी वञे मुंहिंजो वलदी न सबरु ऐं जेको सब्रु करे थो अलाह जे चहिरे ॾिसण जे लाइ वकाम सलात نماز قائم کرے تو وانفقوا مما رزقناهم سرا وعلانية ويدرعون بالحسنة السيئات بچرائی جو بدلو بھلائی سان دیے تو چنگائی سان دیے تو اولئک لهم عقب الدار جنات عدن يدخلونها ومن صلح من آبائهم وازواجهم وذرياتهم والملائكة يدخلون عليهم من كل باب سلام عليكم بما صبرتم فنعم عقب الدار. ऐं उन्हनि खे फ़रिश्ता हर दरवाज़े खां अचनि था ऐं उनखे सलाम कनि था, तव्हां ते सलामती हुजे जो तव्हां सब्रु कयो ऐं नेम अकबदार, कहिड़ो न भलो घरु आहे तव्हांजो. हाणे इहा तारीफ़ कयईं चङनि जी, हाणे बुछड़नि जी जेके वाइदा टोड़ीनि था, मिसाक टोड़ीनि था ऐं यूटेरियन टाइज़ खे टोड़ीनि था ऐं ॿिया फ़साद कनि था धरती ते, उन्हनि जी अलाह ताला ॻाल्हि करे थो, फ़रमाए थो ويقطعون ما امر الله به ان يوصل ويفسدون في الارض اولئك لهم اللعنه ولهم سوء الدار. الله يبسط الرزق لمن يشاء ويقدر وفرحوا بالحياه الدنيا وما الحياه الدنيا في الاخره الا متاع. ويقول الذين كفروا لولا أنزل علي آية من ربي قل إن الله يدل من يشاء ويهدي إليه من أناب. الذين آمنوا وتطمئن قلوبهم بذكر الله ألا بذكر الله تطمئن القلوب. بيشك الله جي ذكر سا دليون इतमीनान वठंदियूं आहिनि, सुकून हासिलु कंदियूं आहिनि अलाह जो ज़िक्र सां सोचूं. तमामु हीअ सुहिणी आयत आहे. كذلك ارسلناك يا رسول پاک صلی اللہ علیہ وسلم محمد مصطفی صلی اللہ علیہ وسلم اللہ تعالی مقاتب تو کہیں یہ موقع دو. كذلك ارسلناك في امه قد خلت من قبلها امم ان کا گھنی اگے ان امت کا گزری ویو امتوں لتتلو عليهم عليهم الذي اوحينا اليك وهم يكفرون بالرحمن. اے وری کفر کندا तूं हिनखे आहे, तूं पढ़ी थो ॿुधाईं. कुल वरबी ला इलाहा इल्लाहू अलैहि तवक्कलतु व इलैहि मताब. वलौ अन्न कुरआनन सुयिरत बिहिल जिबाल औ कुतियत बिहिल अर्दु औ कुल्लिम बिहिल मौता बलिल्लाहिल अम्रु जमीया أَفَلَمْ يَيْأَسِ الَّذِينَ آمَنُوا أَن لَّوْ يَشَاءُ اللَّهُ لَهَدَى النَّاسَ جَمِيعًا. تو جيڪي كفر ۾ قائم آهن انهن تي تون غنتي نه ڪر. جيڪا الله تعالى چاهيا ته سڀني کي ايمان وارو ڪري ڇڏيا. الله تعالى هي نه چاهيو. أَفَلَمْ يَيْأَسِ الَّذِينَ آمَنُوا أَن لَّوْ يَشَاءُ اللَّهُ لَهَدَى النَّاسَ جَمِيعًا وَلَا يَزَالُ الَّذِينَ كَفَرُوا تصيبهم بما صنعوا قارعة أو تحل قريبا من دارهم حتى يأتي وعد الله إن الله لا يخلف الميعاد. ولقد استغذي برسل من قبلك فأمليت للذين كفروا ثم أخذتهم فكيف كان عقاب. أفمن هو قائم على كل نفس بما كسبت وجعلوا لله شركاء قل سموهم أم تنبئونه بما لا يعلم في الأرض أو بظاهر من القول بل زين للذين كفروا مكرهم مكرهم وصدوا عن السبيل ومن يضلل الله فما له من ناد. لهم عذاب في الحياة الدنيا والعذاب الآخرة أشق وما لهم من الله من واق. مثل الجنة التي وعد المتقون تجري من تحتها الأنهار وكلها دائم وظلها تلك عقبى الذين اتقوا وعقبى الكافرين النار والذين آتيناهم الكتاب يفرحون بما أنزل إليك ومن الأحزاب من ينكر بعده قل إنما أمرت أن أعبد الله ولا أشرك به إليه أدعو إليه مآب وكذلك أنزلناه حكما عربيا ولئن اتبعت أهواءهم بعد ما جاءك من العلم ما لك من الله من ولي ولا واق जेकॾहिं तूं वरी बि इन्हनि माण्हुनि जे काफ़िलनि जे चए ते हलंदे त पोइ तुंहिंजो भेण ई कोन थींदी को मददगार कोन थींदो न को बचाइण वारो थींदो وَلَقَدْ أَرْسَلْنَا رُسُلًا مِنْ قَبْلِكَ وَجَعَلْنَا لَهُمْ أَزْوَاجًا وَذُرِّيَّةً تو کاگ میں اساں پیغمبر موکلیا سو ان کے زالوں ہویوں ان کے بار بوا وَمَا كَانَ لِرَسُولٍ أَنْ يَأْتِيَ بِآيَةٍ إِلَّا بِإِذْنِ اللَّهِ کو معجزہ ابھی نبی نبی کون آنی دو جس نے اللہ تعالی جو حکم نہ ہوندو لِكُلِّ أَجَلٍ كِتَاب ہر شے جو وقت مقرر ہے जेको अलाह ताला महव करे जेको हाज़िर करे उनखां वरी महव करे छॾे या जेको साबित रखे अलाह जी मर्ज़ी आहे वेंदहू उमुल किताब वेन इमानुरियनक बादलज़ीन आयदुहुम औन तवफ़यनक वेनम फ़ैनम अलैकल बलाउ असां ते आहे अलाह ते अजब जॾहिं ॻाल्हि कंदो त जेकॾहिं असीं तोखे ॾेखारियूं जेके असां तोसां वाइदा कया आहिनि उहे तुंहिंजे हयाती में जेके ॾेखारियूं या जेकॾहिं तूं गुज़ारे बि वञी उनखां पोइ बि असीं उहे आणींदासूं त पंहिंजो या इन ॻाल्हि ॾांहुं इशारो आहे रसूल पाक सलाह जे ज़माने में सॼो अरब इस्लाम में दाख़िलु थी वियो पर जेको वाइदो अलाह ताला कयो हो त शाम ऐं फ़लस्तीन ऐं पंहिंजो सीरिया ऐं मिस्र ऐं सॼी दुनिया ॿी इस्लाम पकड़िबो उहो हज़रत अबू बकर सिद्दीक़ जे ज़माने में होॾां ई वधियो हज़रत उमर जे ज़माने में हज़रत उस्मान जे ज़माने में हज़रत अली जे ज़माने में इस्लाम पकड़ियो ऐं पोइ अञा पकड़िजे पियो क़यामत ॾींहं ताईं पकड़िबो हाणे न्यूज़ीलैंड में पहुतो आहे सभिनी जज़ीरनि में पहुतो आहे सभिनी आइलैंड्स में पहुतो आहे सॼी दुनिया जो को हिसो कोन्हे जिते पहुतो आहे हिते माना इहा आहे अलाह ताला जो फ़रमाए थो किताब व इमा नूरीनक हिन माना व इमा नूरीनक जेके असां तोखे ॾेखारियूं बादल लज़ीन आयदुम जेको असां तोखे वाइदो कयो आहे उहा न त वफ़यनक या तोखे वफ़ात ॾियूं उनखां पोइ बि सिलसिलो असांजो क़ाइमु रहंदो न त वफ़यनक फ़ैनमा अलाए कल बलाग तो ते रुगो बलाग आहे तबलीग आहे तुंहिंजो कमु एतिरो आहे व अलाए नल हिसाब ऐं हिसाबु असां ते आहे असीं पाणी वठंदासूं जेको काफ़र हूंदो उन खां ॾिसो कोन था त कीअं धरती सोड़ी थींदी थी वञे काफ़रनि ते यानी इस्लाम वधंदो थो वञे ऐं काफ़र जेको आहे सो सोड़ा थींदा था वञनि अहिड़े नमूने सां इस्लाम हर दुनिया ते पखिड़जो थो والله ياكم لا موقب لحكمه وهو سريع الحساب وقد مكر الذين من قبلهم فلله المكر جميعا يعلم ما تكسب كل نفس وسيعلم الكفار لمن عقب الدار ويقول الذين كفروا لست مرسلا كفر جنادون پیغمبر کون ہے رسول کون ہے قل كفى بالله شهيدا قال الله كافي شهيد آهي يا بيني وبينكم تاجي مجھے وچ میں الله كافي آهي ومن عنده علم الكتاب يعني الله وٹ آهي علم الكتاب جو انه كان سورة ابراهيم علیہ السلام شروع تھی نہیں تے ختم تھی سورة صدق الله العلي العظيم وصدق رسوله نبي الكريم نحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. ربنا تقبل منا إنك أنت السميع العليم, وتب علينا إنك أنت التواب الرحيم. حسبي الله لا إله إلا هو عليه توكلت ورب العرش العظيم. اللهم تقبل منا إنك أنت السميع العليم, وتب علينا إنك أنت التواب الرحيم. اللهم اشف مرضانا, اللهم اشف مرضانا, اللهم يسر لنا وتيسر علينا يا رب, اللهم يسر لنا أمورنا, اللهم يسر لنا أمورنا. سبحان ربك رب العزة عما يصفون, وسلام على المرسلين, والحمد لله رب العالمين. إن الله وملائكته يصلون على النبي, يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد.